माया रमाइलो गरेर के लै जानु छ र मारेर पैसो तिर्नु छ तिम्रो गुनाको लाछा डोरी हुनको औठी सुनको दिउला पछ्यौरी घर बुनाको रमाइलो गरेर के लै जानु छ र मारेर पैसो तिर्नु छ तिम्रो गुनाको लाछा डोरी हुनको औठी सुनको दिउला पछ्यौरी घर बुनाको लाछा डोरी हुनको औठी सुनको दिउला पछ्यौरी घर बुनाको तिम्रै सधैँ कामैको I'm not. साँच्यो उती नै खति सास नहुँदो रहिन छातिर दी पैँचो तिरिनु छ तिम्रो गुनाको लाछा डोरी उनको औँठी सुनको देउला पछ्यौरी घर बुनाको उती नै खति सास नहुँदो रहिन छातिर दी पैँचो तिर्नु छ तिम्रो गुनाको लाछा डोरी उनको औँठी सुनको देउला पछ्यौरी घर बुनाको लाछा डोरी उनको औँठी सुनको देउला पछ्यौरी घर बुनाको ¡Gracias!